www.attableek.com, The Reviver of Iman. तो बहुतों बहुतों के वाद में जाते हो, बहुत सी बात है। इस जगह पर ये जो मजलिसें हैं, ये मजलिसें तफरीहात में से नहीं है, ये सब अल्लाह ताला के अमर बिल मारूफ और नहीं अनिल मुनकर मौजूद है। वल्लाह अल्लाह वाइज है, अल्लाह वास कहने वाला है, अल्लाह ताला बयान करने वाला है। असल वास का मनसब तो अल्लाह को है। जो नबी वास कहता है या उसके बाद वो उसके नियामत में करते हैं, इसालतन नहीं करते। एक आलिम से बहुत बड़े आलिम से रफाही का वगैरह, ये इस कुर्सी में बैठा हूँ नियामतन बैठा हूँ, वरासतन नियामतन व वरासतन बैठा हूँ, इसालतन नहीं बैठा हूँ। इस कुर्सी पर बैठे वाले को वही करना चाहिए जो इसकी कुर्सी है। हर की बजाय नशस्त, हर की बजाय नशस्त, वो मर्दुमा मन मुतवजा शुरन पूरा हम बात करके अम्बिया अलैहि सलातो सलाम कर दन। शेर भारत याद है, अच्छा है ना, हर की बजाय नशस्त वो मर्दुमा मन मुतवजा शुरन पूरा हम बात करके अम्बिया अलैहि सलातो सलाम कर दन। जो शख्स किसी गद्दी पर बैठा, किसी कुर्सी पर बैठा, उसको वही करना चाहिए जो जगह वाले ने किया है, क्योंकि तुम वरासतन बैठे हो, बैठे मकाम में मशीखत पर जो बैठे हो या मकाम वास पर जो बैठे हो, तुम असल नहीं हो। असल नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम है। ये कुर्सी हमारी तुम्हारी नहीं है, हुजूर की कुर्सी है। इस तरह पर कुर्सी पर बैठ करके नबी की तर्जमानी करो, वरना हट जाओ यहाँ से। कोई सफीर जाता है बाहर, यहाँ की पॉलिसी खराब कुछ कह सकता है? वही कहेगा जो यहाँ के लोग कहेंगे, वही कहेगा। तो वही कहना है जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है, यही कुर्सी। हमको वही कहना है जिसके हम वारिस हैं, जिसके हम नायब हैं। हम जो कुछ कहते हैं या जो बैठते हैं, नियामतन और वरासतन बैठते हैं, इसालतन नहीं बैठते हैं। असल कुर्सी है नबी सल्लल्लाहु अलैहि वसल्लम। अल्लामा शायरानी का मज़मून बयान कर रहा हूँ। अल्लामा शायरानी ने कहा ये कुर्सी नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की है। इस जगह पर जो भी बैठे सोच समझ के बैठे। आज ये है कि कुर्सी पर बैठे हो, कुछ पता नहीं, जाओ मस्जिद बसरा के जाओ मस्जिद में, कुछ लोग बैठे हुए थे कुर्सी पर आवाज कर रहे थे, वहाँ थानवी ने नकल किया है। और उससे पहले बहुत बड़े बुजुर्ग ने उसको नकल किया था, थानवी ने तर्जमा किया उसको। बसरा के जाओ मस्जिद में एक बैठे कुछ लोग कुर्सी लगे बयान कर रहे थे। हसन बसरी गए, हजरत अली गए, हजरत अली तुमको किसी कुर्सी पर बैठने की याद दिया, तुमको किसने आवाज कहने की याद दिया? डांटा, आओ तुम लोग, मैं तुम्हारा इम्तहान लूंगा तब, अब जो चाहे वास कहे। तहकीक बया तहकीक कुछ नहीं, जिसको जो चाहे बयान कर दे। इस्लाम मुस्लिम का जलसा था, बहुत मशहूर जलसा सवाल है। हजरत महावीर रहमान साहब तशरीफ ले गए, वो भी बुलाए जाते थे। 3 मिनट बयान किया उन्होंने, बैठे कहा मैं इसके लिए आया हूँ कि जो हदीस बयान करो सर से बयान करो, और कहा खास तौर से जो असल रावी है उसका जरूर जिक्र करो। महावीर रहमान साहब ने कहा जो 3 मिनट इसी मुझे बयान किया, बहुत गड़बड़ी हो रही हदीस को, मैं खत्म हो रहा है इसकी वजह से। हदीस मन जिसने कोई हदीस बयान किया जिसको हुजूर ने नहीं बयान किया, पर ये तबा मकदम ना जहन्नम में बना दो। जैसे नसब के बारे में है कि नसब गलत ना बयान करो, जैसे हदीस के बारे में भी कि हदीस गलत ना बयान करो। वैसे इसकी बहुत रियायत होनी चाहिए। ये मौलाना इस्लाम मुस्लिम जलसा बहुत मशहूर जलसा, 90 जलसा, गए तो 3 मिनट के लिए ध्यान दिया, बच्चा कम ही रहा होगा। अब ये करके चले आए, देखो हदीस है बयान करो हदीस के, लेकिन रवाज के साथ बयान करो। अब कम से कम अखीर रावी का जरूर जिक्र करो, लिखो तकरीर लिखी मुझे, मेरा पर ये बहुत जिम्मेदारी का काम है, बयान करना जिम्मेदारी की बात है। अल्लाह ताला हम सब लोगों को सही तौर से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के तर्जुमानी के हक के अदायगी की तौफीक बरहमत फरमाए। नबी सल्लल्लाहु अलैहि वसल्लम जहाँ से तर्जुमानी होती है हुकूमत के खिलाफ कर दिया जाता है, जाके यहाँ की कोई बात करना अमरीका में गलत हो जाता अखबारों में आता है, यानी इसी के खिलाफ बयान किया इन्होंने, कहते हैं इसी तरह नबी सल्लल्लाहु अलैहि वसल्लम हर के बजाय नशस्त पूरा हम बात करके अम्बिया सलाम का गन, जो किसी जगह पर बैठा उसको वही कहना चाहिए, उस जगह वाले ने जो कहा वही कहो, उसी तर्जमानी करो। अल्लाह ताला हम सब लोगों को तौफीक दे सही तरीके से दीन पहुंचाने की। बिदात इसी तरह आती है, मेरा तहकीक आदमी करता है, कहता है जो बात जान किया है उसको हदीस लोगों ने समझ लिया, वो न भी कहे कभी उस हदीस ही वो समझ जाते हैं। कितनी जबरदस्त, जैसे नसब के बारे में है कि नसब गैर की तरह मनसूब है लेकिन जो वईद उसमें वही वईद इसमें भी है, जैसे बहुत एहतियात की जरूरत है। अल्लाह ताला हम सब लोगों को दीन की खिदमत सही तरीके से करने के तरी अता फरमाए, अल्लाह के रजा का और खुशमिली का उसको जरिया बनाए, लोगों को फायदा हो। हजरत अली रज़ियल्लाहु अन्हु गए कुर्सी पर वाजिर बैठे हुए थे, कहा तुमको किसने इजाजत दिया है बात कहने की, और सब लोग खामोश, हजरत अली और बयान करने वाले कौन थे, हसन बसरी ऐसे जैसे लोग थे, कहा मैं तुम लोगों का इम्तिहान लूंगा, हसन बसरी पर आओ यहाँ, जो हो मशा के चिश्तिया के सरखान है नहीं, हम लोग सिलसिला उन्हीं सरखान मशा के चिश्तिया, उनको बुलाया तालिब इन की हैसियत से बुलाया, आओ यहाँ मैं तुम्हारा इम्तिहान लूंगा, तब वास कहने को इजाजत दूंगा। रहा लीजिए बात, उन्होंने बड़े बड़े तकदू का कीजिए लीजिए सवाल कीजिए, मुझे बड़ा मजा आया भाई, कहा लीजिए इतना यकीन था, कहा बतलाओ दुनिया में सबसे बेहतर चीज क्या है, कहा वरा किसी की पारसाई दुनिया में सबसे बेहतर चीज है, जवाब मामूली जवाब है, बगैर इंटरव्यू फौरन बुलाया, इंटरव्यू हो गया होंगे पास, सबसे बेहतर चीज क्या है वरा, और सबसे बुरी चीज क्या है तमा, लालच माथा नहीं लगा दिया वरा, पारसाई सबसे बेहतर चीज है, आज पारसाई का जमाना नहीं है। अल्लाह ताला कुलूब के अंदर सफाई दे तब पारसाई आएगी, पारसाई तो पारसाई पाकीजगी सुथराई ये सब इसका तजुर्बा किया है, और तमा सबसे बड़ी बात है। वसा भी नास राशा नहीं देता है न तो तमा आनी नास अम्मा फेर दे नास वह हुसन कुल मत को ले आ दे शासा दिख रहे हैं बस है वो नास, जब भी मनाली में हो जाते थे ये जरूर आशा सुना सब सुनाते थे, बस है वो नास अला शरीर जो तय कहते ये साहब हो ये हो ये जरूर वही याद है, हमको इतनी मतलब सुना है याद, आप भी कितनी मतलब सुना याद होगा कि नहीं, बस है वो नास अला शरीर जो तय, लोगों के साथ मुसाहब दो शर्तों पर करो, कतउत्तमा आने नास अम्मा फिर दे नास, लोगों के हाथों में ही उसे कत तमर को लालच खत्म करो, आ रहे थे आदमी है इनसे वो तमा उनसे वो तमा इनसे वो ले आना उनसे ले आना, मैं देखा बात जगह जो आया दूध ले आना वो ले आना आ रहा है कुछ चौपट कर दिया तो मैंने तरीक को दूसरी जगह बात कर रहा हूँ, वो आया फिर आएगा वो दूध देने के लिए तुमको दूध, मैंने खुद देखा है हजरत वगैरह इतना कहते तमा اللہ تعالیٰ نے حضرت محمد فاطمہ صاحب کا آپریشن ہونے والا تھا, لیٹے ہوئے تھے آپ کا آپریشن, کہا کہ حضرت ماں لے کے تھے, کہا حضرت یہ آپ کے خدمت میں پیش ہے, کہا میں تو ایسا قبول نہیں کرتا ایسا دیا, ہاں اگر کوئی خلوص سے دیتا تو قبول کر لیتا, اسے روا روا میں قبول نہیں کرتا, نہیں کیا سر میرے سامنے بات قطع تمہارے ناس و معافی ناس, لوگوں میں ہاتھ میں اس سے قطع تما کرو. اب اس کے بعد یہ ہے کہ تما نہیں تو شاید بات خود ہی کرنے لگے, شاہ صاحب نے لکھا احمد ماشاء اللہ صاحب سے تشریح کرتے تھے, یہ دو چیزیں قطع تمہارے ناس و معافی ناس وہ حسن الخل مت کو لے آتے, ہر آدمی کے ساتھ اچھا کرایہ برتو, تو سڑا حضرت کرتے تھے کہ قطع تما کے بعد لالج نہیں ہے, اس کو بھگا سکتا ہے, دور کر سکتا ہے, ڈانٹ سکتا ہے, لیکن بات دیا دیا کہ نہیں قطع تما کوئی لالج اس سے نہیں ہے, لیکن اخلاص سب سے پیش آؤ, سنت کا طریقہ یہی ہے, یہ نہیں کہ کوئی لالچ نہیں ہے تو جو چاہو ان کے ساتھ کرو, جب لالچ ہو تو قطع تما آنے ناس وہ امی اما فیض الناس. بعض اوقات حضرت سناتے تھے ہمارے میں تو وہاں سے لکھتے تھے کس کتاب سے مانا سنایا تھا, تو سب کے لیے ہے بس ابھی ناسا شر دیتا ہے قطع تما آنے ناس و اما فیض الناس, لوگوں کے ہاتھ میں اسے قطع تما کو. اللہ تعالیٰ ہم سب لوگوں کو دین متین کو سمجھنے کی توفیق دے, تبلیغ کرنے کا بھی اللہ نے کوئی تما نہیں. میں گیا تھا کانپور میں, دماغ سید احمد خان آئے تھے جہاں, اور قرآنوں کا جوڑ تھا, قرآنوں کا جوڑ تھا, میں بھی تھا اس میں, کانپور گیا تھا کمرے میں تھا سر, انہوں نے تبھی بہت عمدہ کیا بہت, کہا پرانے جتنے پہاڑ ہیں اتنے ہی نفع بخش ثابت ہو رہے ہیں, اسی میں کانے نکل لیں گے سورہ چاری میں, پہاڑ جتنے پرانے ہو رہے ہیں اتنے نفع بخش ثابت ہو رہے ہیں, سمندر جتنے پرانے ہو رہے ہیں اس میں سے ذخیرے نکل رہے ہیں, اے تبلیغیوں تم جتنے پرانے ہو نفع بخش ثابت ہو, تم کسی کے کھانا بھی نہ کھاؤ, کوئی اپنی حاجت بھی پیش نہ کرو, اللہ کے لیے کرو. میں نے تقریر سن لیا سمجھ گیا کہ کوئی تقریر میں قطع تمہارے ناس کوئی اسے خدمت لے لو, کوئی اسے خدمت لے لو, میں نے کہا کہ ٹکٹ بھی نہ کٹواؤ ان سے, ریزرویشن کے بیچ میں سب کو پریشان کرتے ہو تم لوگ, کہیں ان کے بعد وہاں سید احمد خان خان وہاں سید احمد خان امیر تھے وہ زبردست تقریر کیا انہوں نے. مہاراج یہ طریق ہے, ہر چیز کا ایک مقصد ہے, خانقاہ کا بھی ایک طریق ہے, تبلیغ کا بھی ایک طریق ہے, پڑھانے کا بھی ایک طریق ہے, تبلیغ کا بھی طریق ہے, سب طریق سیکھو کئی پلو معاشروں سارے کساب لکھتے ہیں جمعشری لوگوں, سنو پہلے یہ سوچو کئی پھلو معاشروں ہم کیسے اس کے بات کریں, کئی پھلو معاشروں جس کو تم تبلیغ کرنا چاہتے ہو کیف ہے نباشر ہو, ہم کیسے اس کے معاملہ کریں, مکان و معاشر ہو بے من و معاشر ہو, ہم کس کے ساتھ یہ معاملہ کریں اور کب کریں. شاد مثال لکھ رہے ہیں کشاب نے لکھا ہے, دوستوں بزرگ ہر چیز کا ایک ڈھنگ ہے, سیکھو اس کو, خانقاہ چلانے کا بھی ڈھنگ سیکھو. ہم سے پہلے جب ہم گئے تو ہم تو گئے تھے دستار بندی کے لیے گئے تھے, وہاں لوگوں نے کہا کیا آپ طے ہو رہا ہے, میں کیسی بات ہو گئی طے ہو رہا ہے کہ آپ خانقاہ چلانے لائق ہیں, آپ خانقاہ کے لیے عمر کر لیجیے وہاں کرتار لے جا رہا ہے. بھائی میں خانقاہ میں رہا تو ضرور ہوں, خانقاہ چلایا نہیں ہوں, میں نے مانا نہیں. آخر رات کوئی لوگ گئے بمبئی اس کے درمیان میں نوساری پڑتے ہیں محتمین صاحب گئے, بڑے محتمین چھوٹے محتمین گئے, میرا غلام محمد تھے تب بھی میں راضی نہیں ہوا, سب راضی نہیں ہوا, کندھاریا لے گئے وہاں لے گئے وہاں گئے, آخر میں اب بمبئی اب جانے والے تھے, پھر ویسے بمبئی بھی گئے لیکن منظور کر لیا تھا میں کہنے سے, تو میرا غلام محمد صاحب نے کہا کہ مولانا یہ گجرات کے عظیم علماء میں سے ہیں، انکار سے کہا یہ آپ کے پیچھے چل رہے ہیں، آدھی رات کو آئے ہوئے ہیں، اب تو منظور کر لیجیے. میں کہا منظور، اس طرح خان کا ہونا چاہیے، یہ تاریخ ہو گئی نہیں. انہوں نے بڑے اچھے درد سے کہا کہ مولانا یہ گجرات کے عظیم علماء میں سے ہیں، بڑے مخصوص علماء اعظم میں سے ہیں، یہ لو آپ کے پیچھے آ رہے، اب تو منظور کر لیجیے. میں کہا ٹھیک ہے منظور کر لیں. بہرحال چھوڑیے، اللہ تعالیٰ اس کا بھی ایک طریق ہے. یہ طریق میں نے کہا کہ خانقاہ چلانے کے بھی ڈھنگ ہونا چاہیے، تبلیغ کرنے کے بھی ڈھنگ چاہیے. تدریس کہیں ہوئی جس کو دے دو کو بخاری کہتے ہیں، مشہور تو بخاری دی جاتی ہے، مشکات دی جاتی ہے، یہ نہیں جس کو اٹھا دے دیا مشکات کیا پڑھایا گیا. اس طرح پر ان چیزوں کو بھی سیکھنا اور سمجھنا، کس سے آئینا، کس سے ہم کیسے کرام کریں. ویسے ہمارے سید احمد خان صاحب نے ایک بتایا کہ ایک بندر نچانے والا آدمی تھا، بہت مداری. انہوں نے مثال دیا کہ ایک آدمی گئے کہاں جا اس کی اصلاح کرو، تبدیلی کی طرح دعوت دو. گئے وہی کانپور میں کہا پرانے گئے، کہا کہ نالائک ناجائز کام کر رہا ہے، حرام روزی ہے، یہ بندر نچا کے کھا رہتے ہو. کہا دیکھیے مولانا، پہلے روزی دیجیے ہم کو، تو ہم چھوڑیں اس کو. بھگا دیا مولانا بیان کیا ہے. پھر ایک آدمی آیا، اب تم جا کے کہو. وہ سمجھے ہوئے تھے طریق کو، کھڑے رہے، سنا کیا بھیا بہت اچھا لگا ہم کو، لیکن بتلا اگر ہم اس کی جگہ پہ جتنا تم کو آمدنی ہوتی سن چکے تھے، اگر ہم اس کا انتظام کر دیں تو تم چھوڑ دو. کہا ہم کو کیا ضرورت ہے، اپنے چھوڑ دیں ہم. جا کے چھوڑ بھی دیا، ہم دین پہ لگ گیا، نمازی ہو گیا، سب کام ہو گیا. کہا دیکھو اناڑی تھا وہ شخص، عمل بیماری نہیں کر رہا، کہ سختی سے کر رہا ہے. تلطف اس راستے میں تلطف متعین ہے. امام غزالی کہتے ہیں، ہمارے حضرت کا بڑا مقبول جملہ تھا، اس راستے میں تلطف متعین ہے. نرمی سے پیش کرو، جو کام کہو گے طریقے سے کہو، سمجھا کے کہو. دین تو ہمیشہ مشکل ہے، اگر عمل بھی نہ ہو کسی سے میں تم سختی برتو گے تو بجائے خرابی اچھائی کی برائی ہوگی، کیونکہ دین کو کڑوا پر کیوں ایسے وہ نہیں لے رہا ہے. تم نے اگر کہنے میں کڑوا پر اختیار کیا تو دو کڑوا پر جمع ہو جائے گی، اس کی وجہ سے دین سے وہ ہٹ جائے گا. یہ بہت بڑا عالم ہے، اس نے لکھا ہے، مصری عالم ہے لکھ رہا ہے. اللہ تعالیٰ ہم سب لوگوں کو دین کی سمجھ عطا فرمائے، دین کو پہنچانے کی سمجھ عطا فرمائے. خود عمل کی توفیق سب سے بڑی چیز یہ ہے کہ جو کہو عمل کرو. معاملات کی صفائی، میں تھا مرکز میں تھا، وہاں عبد اللہ بلیاوی تھے، تو کچھ جو آئے کہ حضرت اس نصیحت کیجیے. کہا دیکھو بھائی، نماز روزی کی پابندی کرنا، اور دوسری بات ہے معاملات کی صفائی رکھنا. انہیں سب آدمی کہیں گے کہ تبلیغ میں گیا تھا تبھی بد معاملہ میرے سامنے نصیحت کیا. انہیں جا رہے ہو نماز کی پابندی کرنا اور معاملات کی صفائی رکھنا، معاملات میں گڑبڑی مت کرنا، یہ نصیحت یاد. ماں سید احمد پانپوری نہیں، وہ جو تھے خام ان کی. اللہ تعالیٰ بہت سنے بہت ہے مجھ سے، دعا کرو عمل بھی ہم بھائی ہو سنے بہت. اللہ تعالیٰ ہم سب لوگوں کو طریق کے مطابق کام کرنے کی توفیق دے. تبدیل نماز پڑھنے کا طریقہ ہونا چاہیے، بیان کرنے کا، حج کرنے کا طریقہ ہے، اس لیے اس کا بھی ایک طریقہ ہے. اس طرح اللہ تعالیٰ سے دعا بھی کرنا چاہیے کہ اللہ تعالیٰ ہم اسے طریقے حق کا کام دے، اسے ترویج کا کام دے، اسے تشہیر کا کام دے. بڑا یہ جن میں نے بات آنی تو میں نے کہا، اب یہ بات یہ ہے اب تصور والی بات سنیے، یہ تبلیغ والی بات ہے. توحید مطلب ادھر ادھر دیکھنے والا واصل نہیں ہوتا، اللہ کے راستے میں چل رہے ہو، ادھر سے ادھر بھٹکو مت، ادھر چلو. نہیں عمدہ بات صحیح رفائی کر رہے ہیں. ادھر ادھر دیکھنے والا مولانا سنائے رہے ہمارے یہاں، بہت سناتے تھے سب نشانات لگے ہوئے ہیں، इधर उधर देखने वाला कामयाब नहीं हुआ। एक बुजुर्ग कह गए आगे, उनका हजरत को नसीहत कीजिए, तो कहा कि इधर उधर देखने वाला कामयाब नहीं होता। देखिए आज याद आ गया मुझको, 6 महीने के बाद आए कि हजरत मैंने इस नसीहत को अमल किया है, अब दूसरी नसीहत कीजिए। तब दूसरी नसीहत किया है, इन्हें ये एक ही 47 नसीहत कर दिया है, न इस पर नामल न उस पर अमल, सिर्फ इसी को मश करते रहे कि इधर उधर देखने वाला कामयाब है अल्लाह की तरफ। वाहिदुल्लाह फैन तौहीद रासु तआत, अल्लाह की तौहीद प्यार करो, तआत की बुनियाद तौहीद पर है। फिर दूसरी नसीहत तब कहा है, तीसरी नसीहत ये 6 महीने तो उसको डरते रहे, इधर उधर देखने वाला कामयाब नहीं होता महाराज। ये है इधर उधर देखने वाला कामयाब नहीं होता, शक करने वाला कामयाब नहीं होता। जब तुमको अपने तरीके में शक है तो क्या पहुंचोगे तुम? इस तरीके पर यकीन रखो कि अल्लाह रसूल का ये तरीक है ठीक है, हक होता तो पहुंचोगे। अब उसी में शुभ हो गया, आज कितने लोग गुमराह जो आते हैं इसी में तो होते हैं, तरीके ही में शक हो जाता है। हजरत हमारे बहुत वाक्य सुनाते थे, शाह फजलान साहब कहते थे, एक साहब इफ्तार के वक्त आया, क्योंकि मौके पर याद आती है वक्त पर, इफ्तार के वक्त एक साहब आए तो उनके साथी ने कहा कि आओ इफ्तार कर लो, कहा कि रोने लगे, ज्यादा से ज्यादा तुम काफिर हो गए होगे, इफ्तार करने में क्या, बैठो खाओ। खाया, कहा क्या बात हुई, कहा एक आर्य की किताब पढ़ रहे थे उससे हमको इस्लाम पर शक हो गया। क्या बात, अब तुम जाओ बादशाह फजल रहमान साहब में, सुबह ही जाने जाना भज मुरादाबादी चले जाओ, बस तुम क्या चले जाओ, सीधे चले जाओ। देखिए ये भी होता है, ये भी सब दरमियान में चीज आती है। शाह फजल रहमान साहब ने देखते ही समझ लिया कि यह शब्द काफी हो चुका है, कहा उछल के गए हमारा सीने पर, बताओ तुम्हारे सीने में इस्लाम पर क्या शक है, बताओ। कहा कुछ नहीं है, वैसे खत्म। अब ऐसे आदमी की जरूरत पड़ती है जो आदमी हम लोग में से लोग हो जाए, सब लोग हम लोग हो जाए, जब जरा गर्दन झुका ली देख ली, हो सकता है कि नहीं। बादशाह फजल रहमान साहब, फजल रहमान खाली उन्हीं के साथ था, हम साथ भी तो हो सकता है। फजल अल्लाह का फजल बहुत, हर रमजान शायद सुनाते बादशाह सुनाते नाम बेशरी मेरे कि तुम काफिर हो गया होगा, आओ इफ्तार करो, खाओ पियो, सुबह ही चले। आज इससे मालूम ये भी हुआ कि गैरों की किताबों को पढ़ना नहीं चाहिए, जब तक पुख्ता यकीन तहकीक न हो इस्लाम पर, तो पढ़ने से सब कुछ छुपा में मुबला होगा। अब हम लोग मना करते हैं, अब ये जो चला हुआ है, जो देखने वाला जो होता है वो तो और आफत है। मना तो रेडियो कहते थे कि सांपों का पिटारा पिटारा माम अबरा रहसा, ये सांपों का अभी पिटारा ही सांपों के थैले है, अब तो सांपों की थैली है, पिटारे की जरूरत नहीं है, बड़े बड़े जो चाहे करा दे। इसलिए हिफाजत अपने बच्चों को बचाना चाहिए, इसे ये अच्छी चीज नहीं, बददीनी इसे बहुत फैल गई, बद अखलाकी फैल रही है, बद अतवारी फैल रही है। अल्लाह हम सब लोगों को इससे हिफाजत, हमको हमारे बच्चों को, या अय्युह الذین آمنوا قوا انفسکم واهلیکم نارا وقودها الناس والحجارة، اے لوگوں اپنے کو بھی بچاؤ، اپنے بچوں کو بھی آگ سے بچاؤ، آگ سے بچاؤ، جہنم میں آگ ہی آگ ہے۔ یا ایھا الناس، بہرحال ادھر ادھر دیکھنے والا واصل نہیں ہوتا، شک کرنے والا کامیاب نہیں ہوتا۔ یقین ہو، نماز پر یقین رکھو، روزے پر یقین رکھو، ایمان پر یقین رکھو، استعداد بھی ہو پھیل رہا ہے، استعداد بھی تھوڑی سی شبہ ہوا مرتدوں میں، پھر کو اب کہاں ہٹ رہا ہے جی. اللہ سے جب محبت ہو جائے گی تو آدمی یہ کہے گا چلو نا خیر آپ کوئی مصیبت آئے پریشانی آئے فقر و فاقہ آئے گھاٹا ہوا بیماری لا جھر کو اب کہاں ہٹ رہا تھا اب وہ اب تو محبت ہو گئی لال جھر کو اب کہاں ہٹا دی لال جھر کو اب کہاں ہو گئی اب تو محبت ہو گئی. اللہ سے جب تعلق ہو جائے گا محبت اسی محبت کے لیے مشاہ کیا جاتا ہے اصل چیز یہ اصل چیز محبت محبت جب دل سے ہو جائے گی تو نہیں کھسک سکتا ہے. لال جھر کو اب کہاں ہٹا ہے دل ہو گئی اب تو حضرت پڑھتے تھے اپنے شیر پر لیکن کہیں ڈانٹے ہم ہٹے نہیں لال جھر کو اب کہاں ہٹا ہے دل ہو گئی اب تو محبت ہو گئی. اللہ سے بھی اگر کوئی مصیبت آئی پریشان آئی ایمان رکھو دین رکھو اللہ کو بھی پسند آئے گی یہ چیز یہ مصیبت میں بھی. حضرت حاجی امداد اللہ صاحب فاقہ بفاقہ ہو رہا تھا مکہ معظمہ میں فاقہ بفاقہ لوگوں نے کہا مارا رحمت اللہ صاحب سہولتیا والے انہوں نے کہا حضرت کہیے تو ہم بادشاہ سے کہہ رہے ہیں وہ انتظام کر دے گا نہیں ملاقات کریں یہ نہیں کہا تھا ملاقات کریں گے لیکن وہ سمجھ جائے کہا ہم کیا کریں گے ملاقات کر کے وہ کہیں گے کہ ہمارے یہاں کے رہو. جب میں بیت السلطان کو بیت اللہ پر ترجیح نہیں دے سکتا یہاں تو بیت اللہ اگرچہ فخر و فاقہ میں ہوں لیکن بیت السلطان محل ہے اب بھی بہت بہت عمدہ بند بنے ہوئے ہیں میں وہاں پسند ہے حضرت صاحب جی اب ہماری جد امجد ہے وہ یہ طریقہ یہ ہے توکل. وہ کہیں گے خوش ہو جائیں کیا کہیں گے ہمارے گھر آ کے رہو تو میں بیت السلطان کو بیت اللہ پر ترجیح نہیں دے سکتا. اللہ تعالیٰ ہم سب لوگوں کو دین ایمان تقوا عطا فرمائے. حاجی صاحب جیسا آدمی فاقے سے ہے بیت اللہ شریف میں وہاں سے گھٹے نہیں ہر چیز دوست میرا سننے کو جو کہ دوست سے پہنچے سب ٹھیک ہی ٹھیک ہے یہ اطمینان ہونا چاہیے ہر شخص کو رمضان میں یہ اللہ کا توکل مخلوق سے تواضع. فرماتے تھے حضرت ماشاء اللہ دو چیزیں اختیار کر لو تم لوگ توکل اور تواضع. توکل سے اللہ سے تعلق درست ہوگا اور تواضع سے مخلوق سے تعلق. میں ابھی لانوتا گیا تھا تب کسی میں بیٹھ گیا نہیں سمجھ میں نہیں آتا تھا تو میں قاسم صاحب مجھے یاد آئے کہ ان کا توکل اور تواضع مشہور ہے. پھر میں نے بیان کیا اس پر بہت آدمی تھے پولیس کے عملہ آ گیا تھا اس کی حفاظت کے لیے کوئی تھا نہیں کتنے لوگ تھے میں نوتا میں نے کہا تواضع یہ ذہن میں آئے گی حضرت کی بات نکل کے میں نے کہا کہ میں ان کو دونوں کو ان کا مجسمہ سمجھتا ہوں ماں قاسم صاحب کو اس وجہ سے ان کا توکل کوئی مثالیں دیا ان کا یہ توکل ان کا یہ تواضع یہ توکل یہ تواضع بہت خوشی ہوئی بہت خوشی ہوئی. اللہ تعالیٰ ہم سب لوگوں کو اپنے اکابر کے قدر کرنے کی توفیق دیں ان حضرات کے ملفوظات ان کے مقالات ان کی تعلیمات کو پیشے میں گئے سیرت سلف. میں ڈھابے میں گیا تھا میں نے یہ بیان کیا سیرت سلف میں نے کہا میں آ رہی ہوں کار برسے شاید اس کام کا معیار تین چیزوں پر چار تین چیزوں پر ہے کتاب اللہ میں سن لے تو اس وقت مناسب میں نہیں بھی تھے موجود کتاب اللہ و سنت رسول اللہ و سیرت سلف. میں نے توجہ دلایا ہے کہ آپ اپنی سیرت نہ پیش کیجیے کتاب و سنت کے ساتھ ساتھ اپنے بزرگوں کی سیرت کو پیش کیجیے تب کام بنے گا. اللہ کا شکر ہے اس وجہ سے بہت ہے جس کی آنی خدا کے خوف سے اس کے مراقبہ دھیان کی وجہ سے اپنے نفس پر بڑی پابندی رکھتا ہے. اللہ سامنے ہے اللہ ہم کو دیکھ رہا ہے. ابھی کوئی آدمی دیکھنے لگے آپ کو تو اس کو سمجھنا مشکل ہو جاتا ہے کیسے رکھے کیسے کر رہے. جب یہ ذہن میں ہوا ماں قوانین ہوا ہر نقل و حرکت کو اللہ دیکھ رہا ہے ہر بات کو سن رہا ہے तो अपने रखे करें और अपने नस पर बड़ी पाबंदी रखता है। जब बात करना चाहता है तो मुंह से निकालने से पहले सोच लेता है। यार मैं इसीलिए सुना रहा हूँ कि आखिरी नसीहत है रमजान की, आप लोग सब लोग चले जाएंगे बस बात नहीं है। जमान की हिफाजत मायल फिजमिन कौलिन इल्ला लदह रकीब अतीब मायल फिजमिन कौलिन। हर आदमी के सामने कड़ा निगरा मौजूद है, जो ये बातें करता है वो सब सुनता है, सब जब्त कर रहा है। जब बात करना चाहता है तो मुंह से निकालने से पहले सोच लेता है, अगर उसमें कुछ भलाई होती है कह देता है, वरना जबान को बंद रखता है। इसकी बहुत जरूरत है हिफाजत की, जबान की हिफाजत। लिखा हुआ है कि सुबह जब होती है तो जबान के सामने सब आजाद हैं, कहते तुम अपने को महफूज रखो तो हम सब महफूज रहेंगे, और तुम अगर इधर उधर की बात करोगे तो हमारी पिटाई हो जाएगी। तुम जो रहोगे अंदर पिटाई होगी हमारी। हदीस है, जो अल्लाह को पहचान लेगा, जो अल्लाह को पहचान लेगा, अल्लाह के साथ उसका अदब बढ़ जाएगा। अल्लाह के साथ हजरत हाजी इमदादुल्लाह साहब पैर नहीं फैलाते थे, मक्का में पैर फैलाते नहीं थे। किसी ने कहा हजरत आप पैर भी नहीं फैलाते, वैसे ही सोते हैं। कहा कोई अपने मालिक के सामने पैर फैलाता है, हाल हमको आती। हजरत लक्ष्मण जा रहे थे, किसी ने कहा कि आपका कोई खादिम नहीं है। कहा बंदे को किसी, जो खुद बंदा है उसको खादिम की क्या जरूरत है, अल्फाज उसे है। उनके साथ कोई खादिम नहीं है। ख्वाजा लक्ष्मण सर हल्का लक्ष्मण दिया है, खादिम आका के लिए आ जाए, अब्द के लिए आकाइत गवारा में जेब नहीं देती। तो मुंह से निकालने से पहले सोच लेता है, अगर उसमें कोई भलाई होती है तो कह देता है, वरना जबान को बंद रखता है। इस जबान की वजह से सब कुछ होता है। हंसी मजाक में भी इस जमाने में तो कह नहीं जाएगी, सब उसको जीतते हुए हजरों हजरों जीतते रहना, या कुछ भी हो वो सब पर लागू हो जाएगा। वही तो सलाह के बारे में है, यहाँ हर आदमी बात को समझ के करना चाहिए। मजाक में कहेगा वो भी गड़बड़ हो जाएगा। ठीक है, इस दवाए बदगुमाइयाँ ऐसी हैं है कि सिर्फ वो तो मशहूर तलाक के बारे में है, हर किसी दवा में जो अल्लाह को पहचान लेगा अल्लाह के साथ अदब बढ़ जाएगा। जो अल्लाह का मुकर्रब होगा उसके अंदर खौफ या खुदा ज्यादा होगा। अनाक्षा को मैं ज्यादा पहचानता हूँ, सब बुखारी में अनाज तुम्हें सबसे ज्यादा खर्चिया रखता हूँ। जो अल्लाह से मोहब्बत करता है वो अपने नफ्स को तवाज़ो सिखलाता है। मैं लेटा हुआ था, मैंने देखा आपने देखा थे तो मैं यूँ उल्टा तो यही दिख रहा था, मैं यही सुनाऊंगा। जो अल्लाह से मोहब्बत करता है, जो अल्लाह से मोहब्बत करता है वो अपने नफ्स को तवाज़ो सिखलाता है। कैसे उठे कैसे बैठे, अल्लाह को ये पसंद है या नहीं पसंद है। जो अल्लाह से मोहब्बत करता है वो अपने नफ्स को तवाज़ो सिखलाता है, दुनिया के ताल्लुकात ज़ायदा को अपने से अलग कर देता है। ताल्लुकात ज़ायदा ताल्लुकात को नहीं कहा, हजरत हमी नहीं है माँ दफर अहमद साहब ने तरह बढ़ाया है। ताल्लुकात ज़ायदा कितने बड़े आलिम थी, मतलब सदा अहमदा तर्जुमा है, माँ थानवी कराया है तर्जुमा, वहाँ थानवी से हजरत हाई साहब ने तर्जुमा कराया तफसीर फी इस्लाही तकबीर को। यहाँ बोलिए सब अली ये किताब बहुत अच्छी, इसका तर्जुमा कर दो मक्का में। तर्जुमा क्यों, मतलब सालों से सुना रहा हूँ, खत्म नहीं हुई, ये भी पतली है इससे भी पतली है। मैंने तलबा से भी कहा وہاں گیا تھا آپ کے یہاں جہاں پہ آتے ہیں وہاں گیا تھا آپ نئے نہیں ہوئے چردا سے کہا کہ اتنا اطمینان تھا بھائی صاحب کو کہ اس اہم کتاب کا ترجمہ مولوی اشرف علی کر دیں گے کہا مولوی اشرف علی اس کتاب کا ترجمہ کرو مفید ثابت ہوگا میں نے کہا تم میں سے ہر طالب علم ایسا ہونا چاہیے کہ استاد اس کا ترجمہ کرانے کے لیے پیش کر دے کتاب کو کہا تھا میں بہت آپ تھے نہیں لیکن وہ آپ کے مرے سے میں نے تقریر کیا تھا طلبا کے سامنے ترجمہ تو کم کرنے سیکھو استعداد پیدا کرو ترجمانی معمولی کی ترجمہ بہت بڑی چیز بہت عمدہ ہے امنیت کا تقاضا یہ ہے کہ ہر بری چیز کو چھوڑ دیں جو خدا سے مانے ہوتی ہے جو خدا سے روکے چھوٹی ہوتی چھوڑ دو کوئی فائدہ نہیں ایک بات کہنے میں جی چاہتا ہے کوئی بات نفع نہیں اس لیے مجھے بہت اچھی بات سمجھ ہے میں وہاں محمد صاحب گئے تھا تو بس سے ہم آ رہے تھے تو اس میں کوئی بات کا آواز ہوتی اس کے اندر تو اب کوئی بات کرنا چاہتا تھا تو آواز پہ سے رک جاتا تھا میں نے کہا لایانی باتوں سے اسی کو بچنا چاہیے اس کے آواز کی وجہ سے آپ رک جاتے ہیں ضروری بات ہے آپ سے کہنا ہے نہیں یہ چیز سنے گا نہیں آواز اتنی آ رہی ہے سچ کہتا ہوں اس سے مجھے منکشف ہوا کہ بہت سی باتیں ایسی ہیں کہ سوچ رہے جس کا کوئی فائدہ نہیں تو اس وقت یہی ہوتا تھا کوئی ضروری نہیں ہے چلو آگے بات کر لیں گے پورے بس میں یہ نہیں آیا مجھے ہمارے ساتھ تھے اور لوگ یہ صاحب بھی رہے ساتھ اب کوئی بات سنیں گے نہیں نہیں سنیں گے نہیں میں سب سنا سکوں گا چھوڑ دیں باقی کو میں نے اللہ یعنی باتوں سے اس طرح تھوڑا یا ہوتا ہے اس کی کوئی خاص ضرورت نہیں چھوڑ دو کوئی خاص فائدہ نہیں ہے کوئی خاص فائدہ تب بھی چھوڑ دو مجھے نہیں فائدہ کوئی خاص نہیں اس کو بھی چھوڑو تب لا یعنی بات ہے میں حسن اسلام میں مرے ترک ہوں مالا یعنی اس کی تفصیل مجھے سمجھ میں آئی عمل اس طرح ہوگا میں حسن اسلام میں مرے ترک ہوں مالا یعنی حسن اسلام سے بات ہے کہ لا یعنی باتوں کو چھوڑ دو تب وقت ملے گا نا ذکر کا وقت کب ملے گا ہر وقت بکواس کرو گے تو ایک تصویر بھی نہیں کر پاؤ گے خلوت ضروری ہے ہر صالح کو جو یہاں آیا ہے اس کے لیے خلوت ضروری ہے صالح ہے سب صالحین راہ ہیں یہ لوگ ہم کو بھی ضروری ہے آپ کو بھی ضروری ہے خلوت ایک تصویر تو کبھی پڑھنے لا الہ الا اللہ کے ہر آدمی سے میں کہتا ہوں ایک تصویر لا الہ الا اللہ لا الہ الا اللہ محمد رسول اللہ بس انشاءاللہ پورے زندگی کے لیے کافی ہو جائے گی روزانہ اگر اس کو پڑھتے رہو گے تو وہاں تو یہ کہ ایک مرتبہ پڑھ لے پوری تھوڑی زندگی تبھی کافی ہے اور تم روز پڑھو گے سو مرتبہ نہیں کافی ہوگی لا الہ الا اللہ بہت جامع کلمہ لا الہ الا اللہ حضرت عثمان رضی اللہ تعالیٰ نے مبعوث بیٹھے ہوئے تھے حضرت عمر گزرے اس کا اپنے احساس حضرت عمر گزرے سلام کیا جواب ہی نہیں دیا جا کے ابو بکر صدیق سے کہا کہ ارے عثمان کو معلوم ہے کیا ہو گیا ہے ہم لوگوں سے کچھ برا پھر کہہ دیتے ہیں وہ حیرت میں ہو گئے معلوم کچھ تکبر ہو گیا ہے یہ کچھ کہہ دیتے یہ درمیان میں کہتا رہتا ہوں زمانے کا حالات کے بعد اتنے میں ضرور کہتے تھے ابو بکر صدیق تک پہنچتے پہنچتے عثمان کچھ متکبر ہو گیا ہے کچھ گھمنڈی ہو گیا ہے کہتے کہہ دیتے اس زمانے میں انہوں نے کہا ہر رسول اللہ کہا کہ معلوم نہیں عثمان کو کیا ہو گیا میں نے سلام کیا جواب ہی نہیں دیا کہا نہ وہ بھی ڈاکٹر تو نہیں کوئی بات نہیں خوش ہے ان کو بھی اسے یہ عادتیں چھوٹ رہی ہیں ہم لوگوں کی اسی بات پر آپ خاموشی بہت اتحم متحم اتنی بدگمانی گھروں میں بھی ہے اداروں میں بھی ہے کوئی تعمیر کرنے والا نہیں ہے حضرت ہمارے فرماتے ہیں تعمیر کو عام کرو تعمیر کے دروازہ بہت وسیع ہے اس کے اندر ہاتھی اٹھے سب جا جائے کوئی اس کے اندر تعمیر کرو कोई लेके जा रहा है, पहले पीछा कोई सिरका की है, चाहे वो शराब लेके जा रहा है, इसे आरती बड़ी बड़ी होती थी, तो समझो कि वो सिरका है। अब मैं कहता हूँ शायद वो पैपसी हो, अब सिरका का नहीं चलता होता। मैं कहता इस वजह पैपसी ले जाता होगा, शराब लेके कोई जरूरत नहीं। कहता ठीक है ना, इस जमाने के दौरान से पैपसी लफ्ज है ना, पैपसी ले जा रहा होगा। पहले तो ये था कि ये ना समझो कि वो बल्कि सिरका ले जा रहा है, बल्कि ये समझो हो सकता है कि महाराज अल्लाह ताला हम सब लोगों को आए। अद्वियत यह है कि आदमी अपने अंदर अपने भाइयों पर किसी किसी की रफात और फौकियत न पाइए। फौकियत मना नहीं है, फौकियत जतलाम नहीं। सुनाता है आयशा ने पूछा नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम से, या रसूलल्लाह क्या हम अच्छा लिबास पहनते हैं? जायज है, ठीक पहने पहनो, मगर अपने बहनों पर रफात जाहिर न करो। है कि हदीस में ये है, अच्छा कपड़ा पहनना मना नहीं है। एक तरफ ये भी पैमन दर कपड़ा पहनते थे, एक तरफ ये भी है कि बेहतरीन कपड़ा हजरत फातिमा ने पूछा ये पहन सकते हैं? जहाँ पहन सकती है, हजरत आयशा ने कहा पहुँच सकते हैं, लेकिन अपने बहनों को जलील न समझना, यानी कि उसका कपड़ा अगर कम है तो तुमको अल्लाह ने दिया है तो उसकी कदर करो। उसका शुक्र तालीम कितनी आम है हुजूर सल्लल्लाहु अलैहि वसल्लम की जामे तालीम, यानी कि कल मैंने हरगिज़ न पहनना, यही कहा। अपने भाइयों पर किसी किसी की रफ़त और फौकियत न पाए। अब यह है कि आदमी जिस मिट्टी से बना है उसी के दर्जे पर है, अपने को खाक से ज्यादा न समझे। अब यह एक बात कह रहे तो कोई हर्ज नहीं है, हजरत ने कहा हम लोग से खत का आदमी तो कभी नहीं कहते हालात के जवाब, वहाँ एक हफ्ते में इम्तिहान होता था हालात का। मैंने कहा हालात ज़ाहिरी इल्म के हालात में मुश्किल होती है उसको, अभी हालात जो बाकी नहीं है। मैंने कहा कि मैं क्या चाहता हूँ तुम्हारे से, ये सवाल बहुत होता है। सबने सब लिखा, बड़े बड़े उलमा थे, हमने लिखा, अरे सबसे कम उम्र हम थे छोटे थे 17-18 साल। हमने कहा कि हजरत ये चाहते हैं कि जब हम आदमी ज्यादा हैं तो हमको आदमी की तरह रहना चाहिए। हम आदम अलैहिस्सलाम जो खाक से थे, जब उनके हम बच्चे हैं तो आदम अलैहिस्सलाम ने तवाज़ु अख्तियार किया, हमको भी तवाज़ु से रहना चाहिए। बहुत खुश हुए, ठीक है, पास हो गया मैं। जब हम आदमी हैं, जब हम आदमी हैं तो आदमी के अंदर की तवाज़ु होती है मिट्टी से। जब हम आदमी हैं तो हमको आदमी ज्यादा ही की तरह रहना चाहिए। बहुत खुशी है, बहुत खुशी है। और क्या क्या बात बताऊँ, चलिए। हर हालत में अल्लाह को हर तकलीफ देता है। एक मिसाल दे दूँ तो बहुत खुश हो जाएंगे लोग। हमारे उस्ताद थे मिडिल स्कूल के, बड़े काबिल अजीब, तो हमसे कहा हजरत ने कहने में कोई हर्ज नहीं है। हमने कहा कि अपने हालात लिखा जरूरी था, किसी ने लिखा हालात किसी ने नहीं लिखा, क्या पाया क्या खोया कोई नहीं लिखा, लिखे कभी कोई नहीं लिखता हालात। फरमाया कि लिखो, लिखा ये बहुत खुश हुए। वही आदमी जब खाक से बना है तो अपने खाक को पेशे नजर रखना चाहिए। नहीं, ये मैं कहूँगा ना, ये दूसरी मिसाल है। मैंने लिखा कि अगर हम जबकि बस 17 साल की उम्र में शादी हुई, 18 साल की उम्र की बात हो रही है, क्या हजरत हम लोग ये है, हम लोगों का ये हाल है, ये भूल जा रहा था, हम लोग ये हाल है जैसे कोई पहलवान जा रहा हो तो उसको पहलवान समझते हैं। अब कोई शख्स ऐसा है कि अपने ऊपर खुबर डाल करके पहलवान बना हुआ है, कोई आदमी है बहुत मोटा तादा है लेकिन वो है बलगमी, दूसरे आदमी समझते हैं बाप बहादुर बड़ा कवि है, ये हमने लिखा है। इसी तरह हम लोग का हाल है, बधाई देखने में दीनदार है, लेकिन दीनदार तरक्की का नहीं है, ये शर्म की बात है। तो मदरसा है बहुत बड़े से, यहाँ बैठा है, ये हमने सिखाया है इनको, आपने नहीं सिखाया है, उन्हीं से कहा बहुत बड़े आदमी थे। अल्लाह तला ने छोड़ है हजरत की तालीमत शुरू से ऐसी थी, जो आपकी अल्लाह तला वो तालीमत खुद अपने ऊपर भी मैं जारी रखूँ, अपने औलाद पर भी जारी रखूँ, जो हजरात मोहब्बत से ताल्लुक से आते हैं तो उन तालीमत को जारी रखना बहुत ज़रूरी है हर शख्स को, हर आदमी को। एक दफ़ा जैसे ज़ाहिरी उलूम की तालीम है, बातें उलूम की तालीम भी जारी रखना चाहिए, इसके लिए बहुत इजाज़त तो कोई ज़रूरत नहीं है। ये हसद है, ये बूद है, ये कीड़ा सुनाइए, रतिन नमाज है, ये रोज़ा है, ये ज़कात है, तिलावत है, भाई इससे भी बचो, बदअखलाकी से बचाओ, किसी पर तकब्बुर न करो, किसी का हसद न करो, ये वैसे ही जैसे नमाज रोज़े की तालीम यह है। अबदियत यह है कि हर किसी की बड़ाई और बुजुर्गी की तरफ से इरादा को रोक ले। अबदियत यह है कि आदमी अपने अंदर भाइयों पर किसी किसी की रफ़त अफ़ोकियत न पाए, सब भाई हमारे हैं, हम पर हमको कोई बड़ाई इसको हाजिर नहीं, आखिर जमाने में किसके साथ क्या मामला होगा। आदमी अबदियत यह है कि आदमी जिस मिट्टी से बना है उसी दर्जे पर रहे, अपने को खाक से ज्यादा ना समझे, आज माजा फरमाशा बढ़ाते रहते। अबदियत बंदगी खौफ खशियत का नाम है, अबदियत खौफ खशियत, डरो अल्लाह से, बंदे हो मरोगे जाओगे खुदा के सामने पेश होगे। अबदियत खौफ खशियत का नाम है और अल्लाह की तकदीरों के सामने आजिज बन जाने का, अल्लाह के खौफ व खशियत, कभी अल्लाह की तकदीरों के सामने में क्या लिखा हुआ है, डरते रहो, ईमान सारी में रहो, दुआ करते रहो, अल्लाह मैंने असर के ईमान अल्लाह सद व यकीन अल्लाह से बाद कुफर व रहमतन अनाल शर्फ कराम फिर दुनिया वाला है, दुआ कर अल्लाह मैंने असर के ईमान अल्लाह सद अल्लाह ऐसा ईमान चाहता है कि वह इज्तराब ना हो। बड़े बड़े लोग इसे हट जाते हैं, डरना चाहिए, सबको डरना चाहिए, मुँह से जो बात आई अपने अपने ताइद में किसी बात पर जो चाहे खराब इशारा पड़े कुछ यहाँ हमारी ताइद हो जानी चाहिए, चाहे ताइद उसका रद्द हो जाता है, बचो इससे। अबदियत खौफ व खशियत का नाम है, अल्लाह ताला की तकदीरों के सामने आजिज़ बन जाने का नाम है, जो लिखा अल्लाह को यही लिखा था, बस ऐसी इससे बढ़ करके कोई सब्र तहमुल का सहारा नहीं हो सकता, अल्लाह हमारे किस्म में यही लिखा था, बस वहीं से हल्का हो जाता है, जहन काफी ये नहीं कर पाता, काफी मोमिन करता है, हर मोमिन अल्लाह माशा ने कहा है कि मोमिन के दिल में वो ईमान है, उसको ठेले पर यह यकीन है कि इससे हमको रोजी मिल जाएगी और अल्लाह को देखता है, इस ठेले से हमको रोजी दे देगा, काफी कुछ करता है उसको ईमान ही नहीं होता। बहरहाल अल्लाह ताला हम सब लोगों को दीन अकबर ये मिल गई थी किताब, सामने खोला थी, ये मालूम निकला कि मैंने सुना दिया, मेरा ख्याल है कि सभी लोग समझ गए होंगे, कोई ऐसी बात नहीं थी कि अल्लाह ताला मुझे भी दीन हक व कायम दान रखे, हमारी औलाद को, हमारे अबना को, अपने बनात को, मेरे अज़ीज़ा को, मेरे तमाम मुसलमानों को जो हालात आते हैं, दीन से बढ़कर कोई कीमती चीज़ नहीं है मुझा, तू शुरू न हयात दुनिया बल आखर तो खैर आपका इन हादा लफी सोहफी रोला सोहफ इब्राहिम, तुम तो दुनिया को तरजीह देते, कैसे अल्लाह पर तू शुरू न हयात दुनिया, तुम तो दुनिया की जिंदगी को तरजीह दे रहे हो जबकि आखिर बढ़ता है, बल तू शुरू न हयात दुनिया बल आखर तो खैर आपका इन हादा लफी सोहफी रोला, صحف ابراہیم میں سے. اللہ ہم سب کو عمل کی توفیق دے. وآخر دعوانا ان الحمدللہ رب العالمین. درود شریف پڑھ کے محمد بشر اسی پہ ختم کر رہا ہوں. محمد البشر لا کل بشری بل ہو یاقوت بین الحجری. اللہ لکھا ہے کہ وہ بزرگ ہر مجلس میں اس کو پڑھتے تھے, ادھر سے ہو جاتی سب کی مغفرت ہو گئی, تو میں بھی پڑھ لیتا کبھی. محمد البشر لا کل بشری بل ہو یاقوت. دیکھ کے ایک مسئلہ بھی حل کر دیا. ہم بھی بشر مانتے ہیں, یہ عام بشر کی طرح نہیں. یہ نہیں پورا اختلاف چلا رہا ہے ہماری دو جماعتوں میں, اختلاف تو پورا حل ہے یہ. محمد البشر لا کل بشری, محمد بشر ہے لیکن ہمارے یہ بشر نہیں ہے. ایسے جیسے پتھر اچھا ہوتا ہے ایک بالکل ردی بھی ہوتا ہے, یہ پتھر اور ردیوں سے اچھا ہے کہ نہیں؟ ہاں, اس سے عمدہ عمدہ پتھر ہے. تاج محل میں جو پتھر لگا ہوا وہ پتھر ملتا ہی نہیں ہے, ایسا عمدہ پتھر ہے. جو پتھر ہی وہ بھی سنگ مرمر کا بنا ہوا ہے, لیکن دونوں میں فرق ہے. دعا کیجیے اللہ سے, اللہ ہم سب لوگوں کو ان باتوں کو سمجھنے, قدر کرنے اور عمل کرنے کی توفیق مرمت فرمائے. ربنا تقبل منا انک انت السمیع العلیم, برحمتک یا ارحم الراحمین, برحمت سید نبی کریم صلی اللہ تعالی علیہ اجمعین. میں نے خاص طور سے اس کو بیان کیا کہ مولانا تشریف لے جائیں گے اور حضرات بھی جو مجلس کے سب سے زیادہ خواص میں سے تھے, تو میں نے کہا کہ اس کو سنا دوں اور آئندہ کے سلسلہ ان شاء اللہ جاری رہے گا. میں نے کہا گیا تھا امن خط, امن کہاں کہاں جانا ہے اس کو, جو کہ جیسے دین حق میں تجویز اور تشہیر کرتا رہا ہوں اور اللہ تعالیٰ اس کو قبول فرمائے اور مجھ کو بھی میرے تمام اولاد اعزہ ذریت کو تو عمل کرنے کی توفیق مرحمت فرمائے. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین.